Book 2 78 78 الصفات 1 विशेषण امرأة كبيرة السن म्हातारी स्त्री امرأة سمينة लठ्ठ स्त्री امرأة فضولية जिज्ञासू स्त्री سيارة جديدة नवीन कार سيارة سريعة वेगवान कार سيارة مريحة आरामदायी कार ثوب أزرق निळा पोशाख ثوب أحمر लाल पोशाख ثوب أخضر हिरवा पोशाख شنطة يد سوداء काळी बॅग شنطة يد بنية तपकिरी बॅग شنطة يد بيضاء पांढरी बॅग ناس لطفاء نمر لوك चांगले लोक ناس مهذبون interesting لوك نمر لوك ناس مهمون वैशिष्ट्यपूर्ण लोक interesting لوك वैशिष्ट्यपूर्ण لوك اطفال محبوبون प्रेमळ मुले اطفال وقحون उद्धट मुले اطفال مؤدبون सुस्वभावी मुले सुस्वभावी मुले